नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा गत आइतबार र सोमबार वर्षातले किसानका लागि राहत मिलेको छ। लामो खडेरीपछि परेको पानीले किसानलाई राहत दिएको हो। खडेरीले सुक्न लागेको बसन्ते मकैलाई यो पानीले पुनर्जन्म दियो। जिल्ला कृषि विकास कार्यालय चितवनका प्राविधिक सहायक नोदनाथ लामिछानेले भन्नुभयो, वर्षात नहुँदा वर्षे मकै लगाउन नपाएका किसानका लागि पनि मकै लगाउने बाटो खुल्यो। यो बेला बसन्ते मकैको चमार फुल्ने बेला हो भने वर्षे मकैको खेती गर्ने बेला हो। यो दुवै बेला किसानका लागि पानीको महत्व निकै हुन्छ। चितवनमा यो वर्ष 14,600 हेक्टरमा बसन्ते मकै लगाइएको छ भने 9,000 हेक्टरमा वर्षे मकै लगाउने तयारी भइरहेको छ। जिल्ला कृषि विकास कार्यालय चितवनले यो वर्ष झण्डै 60,000 मेट्रिक टन बसन्ते र 20,000 मेट्रिक टन वर्षे मकै फल्ने अनुमान गरेको छ। अहिलेको वर्षातसँगै मकै बढ़ी फल्न सहयोग पुग्ने बताइएको छ। अघिल्लो वर्ष चितवनमा 14,000 हेक्टरमा लगाएको बसन्ते मकैमा 56,000 मेट्रिक टन उत्पादन भएको थियो भने 9,500 हेक्टर वर्षे मकैको खेती गरिएकोमा 21,850 मेट्रिक टन उत्पादन भएको थियो। यस्तै चैते धानलाई पनि अहिलेको पानीले बिया लाग्न सहयोग गरेको छ। चैते धानको पोटा लाग्ने यो बेला पानीले निकै राम्रो गर्यो उहाँले भन्नुभयो। चितवनमा यो वर्ष 4,200 हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ। पानी परेसँगै चैते धानको उत्पादन पनि बढ्ने भन्दै किसानहरू खुशी छन्। जिल्ला कृषि विकास कार्यालय चितवनले यो वर्ष 16,800 मेट्रिक टन चैते धान उत्पादन हुने अनुमान गरेको छ। अघिल्लो वर्ष 4,000 हेक्टरमा चितवनमा लगाएको चैते धानमा 16,000 मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय चितवनको तथ्याङ्कमा छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टाँडी शाखामा करिब 11 करोड़ बकेता रकम रहेको छ। वितरण केन्द्रले दिएको जानकारी अनुसार 10,94,00,000 बकेता बाँकी छ। बकेता रकम मध्ये सबैभन्दा बढ़ी सड़क बत्तीको रहेको प्राधिकरण वितरण केन्द्रका लेखा अधिकृत अर्जुन प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो। रत्नगर नगरपालिका र आसपासका गाविसका सड़क बत्ती प्रयोगबाट 4,88,00,000 उठ्न बाँकी रहेको ढुङ्गानाले भयो। त्यस्तै 3,44,00,000 गृहस्थमा रहेको प्राधिकरणले जनाएको छ। बक्यौता रकम नबुझाउनेमा सामान्य ग्राहकदेखि व्यवसाय र उद्योगी पनि रहेका छन्। 80,50,000 औद्योगिक र 35,00,000 व्यापारिक प्रतिष्ठानको बक्यौता रहेको लेखा अधिकृत ढुङ्गानाले बताउनुभयो। यसै गरी सिमसाईबाट 28,44,000 गैर सरकारी संघ संस्थाबाट 14,25,000 खानेपानीबाट 7,58,000 उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ। बक्यौता नबुझाउने ग्राहकलाई प्राधिकरणले कालो सूचीमा समेत राखेको छ। प्राधिकरणका अनुसार बक्यौता नबुझाउने 200 भन्दा बढ़ी ग्राहकलाई कालो सूचीमा राखिएको हो। विक्रम सम्म 2064 साल अघिका महसुल नबुझाउने 222 ग्राहकलाई कालो सूचीमा राखेको लेखा अधिकृत ढुङ्गानाको भनाइ छ। कालो सूचीमा पर्नेमा पनि सामान्य ग्राहकदेखि केही बन्द भएका उद्योग तथा व्यावसायिक प्रतिष्ठान पनि रहेका छन्। बक्यौता नबुझ्दा कालो सूचीमा पर्नेमा रत्नगर एक बकुलर स्थित ज्योति चलचित्र मन्दिर, चैनपुरमा रहेको इन्टरनेशनल फाउण्डेशन फर हेल्थ मेडिकल कलेज समेत रहेका छन्। चलचित्र मन्दिरको 2,61,292 रूपियाँ तथा मेडिकल कलेजको 1,17,547 रूपियाँ बक्यौता रकम रहेको छ। इन्टरनेशनल फाउण्डेशन फर हेल्थ मेडिकल कलेजको हाल सो जग्गा मालपत कार्यालयमा रोक्का गरिसकेको र चलचित्र मन्दिर भने अहिले बन्दको अवस्थामा रहेको छ। कालो सूचीमा पर्नेहरूले 2,000 देखि 2,00,000 सम्म बुझाउन बाँकी छ। सड़क सुधार र ढल निर्माणको लागि रत्नगरका व्यवसायीले हिजो सड़क डिभिजन कार्यालय भरतपुरको ध्यान आकर्षण गराएका छन्। रत्नगर उद्योग वाणिज्य संघको नेतृत्वमा गएको व्यवसायको टोलीले टाँडी पर्सा भण्डारा र लोथरमा ढल निर्माण र सड़क सुधारका लागि तत्काल काम शुरू गर्न डिभिजन कार्यालयलाई आग्रह गरेका हुन्। महेन्द्र राजमार्गको 25 मिटर सड़क दायाँ बायाँ निर्माण भइरहेको, ढल निर्माण कार्य पूरा नभएको र निर्माण सामग्रीहरू जथाभावी बाटोमा राखिएका कारण बाटो साँगुरो भई दुर्घटना बढ्न गएको भन्दै व्यवसायीहरूले सड़क डिभिजन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन्। दासढुङ्गामा निर्माण गर्न थालिएको गाडी गुड्ने पुल आगामी आर्थिक वर्षको मध्यसम्म सम्पन्न गर्ने गरी धमाधम काम भइरहेको छ। निर्माणको आधा जसो काम सम्पन्न भइसकेको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। कुल 13,99,000 लागतमा निर्माण थालिएको हो। निर्माणको जिम्मा अनक कन्स्ट्रक्सनले लिएको छ। गत आर्थिक वर्षको फागुन महिनाबाट पुल निर्माण थालिएको हो। 172 मिटर लामो पुलको निर्माण कार्य द्रुत गतिमा अघि बढेको सड़क डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर हरिकुमार पोखरेलले बताउनुभयो। बहुचर्चित यस पुल ठेकेदार कम्पनी राम्रो परेकाले समयमै सम्पन्न हुने भएको कार्यालय प्रमुख पोखरेलले बताउनुभयो। 12 मिटर आरसीसी र 80 मिटर स्टील राख्ने काम सम्पन्न भइसकेको डिभिजन सड़क कार्यालय भरतपुरका इन्जिनियर सौरभ बज्राचार्यले जानकारी दिनुभयो। चालू आर्थिक वर्ष सकिएको 3 महिनामा निर्माण सक्ने गरी काम भइरहेको छ। इन्जिनियर बज्राचार्यले भन्नुभयो आगामी 10 काम सकिन्छ। एमालेका पूर्व महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको जीव दुर्घटनामा पनि मृत्यु भएको स्थानमा पुल निर्माण गरिएको हो। यस पुलको पूर्व भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले शिलान्यास गर्नु भएको थियो। तनहुँ र चितवन जोड्ने गरी बनाउन लागेको यो दोस्रो पुल हो। केही वर्ष अगाडि नै निर्माण गर्ने भने पनि देवघाट क्षेत्रबाट बनाउने वा दासढुङ्गाबाटै बनाउने भन्ने बारेमा चर्को मतभेद भए पनि निर्माण कार्य अघि बढ्न सकेको थिएन। यस पुलको निर्माणसँगै तनहुँ र पश्चिमका अन्य जिल्लाको यातायात आवागमन बढ्ने आशा गरिएको छ। साक्षर चितवन अभियान अन्तर्गत हिजो बसौली 9 टरौलीमा चेतनामूलक र्याली निकालिएको छ। जुवानी सामुदायिक पुस्तकालय र सृजनशील सामुदायिक अध्ययन केन्द्रको संयुक्त आयोजना र आदर्श राष्ट्रिय प्राथमिक विद्यालय टरौलीको सहकार्यमा र्याली निकालिएको हो। र्यालीमा साक्षर चितवन हाम्रो अभियान, साक्षर बसौली हाम्रो अभियान, घर घरमा पढ्न लेख्न जान्नेले नजान्नेलाई सिकाउ लगायतका विभिन्न पर्चा वितरण गरिएको थियो। आदर्श राष्ट्रिय प्राथमिक विद्यालय टरौलीबाट शुरू भएको र्याली टरौली हुँदै अमरबस्ती परिक्रमा गरी पुनः टरौलीमा आई सम्पन्न भएको थियो। र्यालीको समापन समारोहमा जुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष केशवराज आचार्यले साक्षर नेपाल कार्यक्रम अन्तर्गत साक्षर चितवन अभियानमा साक्षर बचेली कार्यक्रम 2070 चैत्र 26 गतेबाट बचेली गाउँ विकास समितिको सबै ओडा र निरक्षर भएको सबै टोल गाउँ बस्तीहरूमा साक्षरता कक्षाहरू सञ्चालन भइरहेकाले उक्त कार्यक्रममा सहभागी हुन र आफ्नो ठाउँबाट सहयोग गर्न सरकारवाला संघ संस्था व्यक्ति र निकाय सबैलाई अनुरोध गर्नुभयो। पश्चिम चितवनको रामपुरमा फूड फेस्टिभल आयोजना हुने भएको छ। बुद्ध जयन्तीको अवसर पारेर द आरडी इभेन्ट म्यानेजमेन्ट र रामपुर बजार व्यवस्थापन समितिले संयुक्त रूपमा फेस्टिभलको आयोजना गर्न लागेका हुन्। फूड फेस्टिभल वैशाख 30 र 31 गति गरी दुई दिन हुनेछ। रामपुरमा फुटबल ट्रेनिङ सेन्टर सञ्चालनार्थ खाना महोत्सव गर्न लागेको द आरडी इभेन्ट म्यानेजमेन्टका संयोजक विजय घलेले जानकारी दिनुभयो। महोत्सवमा विभिन्न जातजातिको परिकारलाई विशेष प्राथमिकता दिने आयोजकले जनाएको छ। चितवनको रत्नगरमा हुन लागेको नेपाल निजामती कर्मचारी युनियनको 6 केन्द्रीय महाधिवेशनको तयारी तीव्रताका साथ अगाडि बढ़ेको छ। वैशाख 28 गतेदेखि 30 गतेसम्म रत्नगरमा हुन लागेको अधिवेशनमा देशभरका 900 प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहने युनियनका जिल्ला अध्यक्ष कृष्ण प्रसाद पराजुलीले जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने महाधिवेशनको अहिले प्रचार प्रसार, पम्पले टाँस्ने काम, स्वागतद्वार निर्माण लगायतका काम भइरहेको उहाँले बताउनुभयो। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ। बाबुराम भट्टराई पक्षका नेताहरू ए माओवादी केन्द्रीय समितिमा नबस्नुलाई तपाईँ के भन्नुहुन्छ? यस्तमान सम्मान नपाएर होला, बी पार्टी फुटको संघारमा पुग्यो र सी घुर्की मात्रै हो।